إنا كذلك نجزي المعجرين ويل يوم أجل المكذبين صدق الله العظيم من المستوى فيه والبعض هذه التلاوة الشديدة جينا عليك تلاوة كناها ما التلاوة كآخري جزء لو أظن بأن تلقها تذين بأنك إشي كرتاج ما تولش تشريك عليك اللہ تعالیٰ متقیوں کے جزا کا بیان کر رہا ہے. یہ لوگ متقیوں کو کیا کیا ملے گا ان کا ان آیات میں ذکر ہے. اور متقیوں کا ذکر آپ سنتے آ رہے ہیں ایک مہینے تک, ایک مہینے سے معاذ کا آپ ہوتا ہے. یا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. متقی بنانے ہی کے لیے پورے مہینے کا روزہ رکھا گیا ہے. غرض غرض یہ ہے کہ آدمی متقی ہو جائے, اس غرض کے لیے ایک مہینے کا روزہ فرض کیا گیا ہے. اور تقوی ضروری اس لیے ہے کہ وہ بتائے کہ جیسے ایمانی ضرورت ہے ویسی تقوی کی ضرورت ہے. جس دونوں میں مرب تمہیں معلوم ہوا کہ متقی لوگوں کے کچھ جزاؤں کو بیان کر دوں. پورے مہینے کا روزہ رکھا, انشاءاللہ متقی ہم شمار ہوں گے. مجھے کچھ کیا ہی آدھے درجے میں تقوا ہے, یہ کسی درجے میں تقوا ہے. اللہ نے روزے داروں کو ایک متقی فرمایا اور یہاں متقیوں کی جزا. اور یہ بھی آتا ہے جو عید کے دن گویا کہ متقی لوگ اپنے انعام دینے کے لیے جمع ہوتے ہیں. روزے دار لوگ اپنے انعام اجر و ثواب کو لینے کے لیے جمع ہوتے ہیں. تو ابھی صبح کا برا شام آنے آئے تو برا انہیں کہا جاتا ہے, تو پھر جزاؤ کا کوئی بھی اجرا کرنا. ابھی دوپہر میں جزا کرتا نہیں, اب اس وقت شام ہے. یہ وہی میں اتنا اللہ نے مجھے ہوئی جزا بنایا ہے اسی کو میں سناتا ہوں, اسی کا سر ماننا دیتا ہوں. ان شاء اللہ وہ کافی بات ہم لوگوں کو بھی خوش ہونا چاہیے کہ اللہ تعالیٰ نے ہم سے ایک مہینے کے روزے کا حق ادا کرنے کے تو نہیں کہہ سکتا, لیکن ادا تو کیا ہی. عام طور سے روزہ ادا تو کیا ہی, اب ادا کا حق ہوا کہ نہیں ہوا یہ تو ادا ہی جاتا ہے. میرا خیال ہے کہ ہر آدمی نے کوشش کی جائے. وہ لوگ بھی بیان کرتے رہتے ہیں اشتہارات جاتے ہیں کرتے ہوئے کہ آدمی ضرور کوشش کر تو ہو جاتا ہے کہیں تم متقی ہو جائے. اس لیے وہ لفظ یہ کہنا ہے تاکہ تم متقی ہو جاؤ. تو خرابی اس لیے نہیں آیا ہوگا کہ بھائی متقی بن جانا ہے, یہ دل میں خیال کا جانا ہے. ایک عملی عمل ہو گیا ہے, قلبی عمل ہو گیا ہے. ان شاء اللہ ہم سب متقی ہیں اپنے مرتبے کے دوا سے. اس وجہ سے اپنی جزا کو سنیے جو اللہ تعالیٰ فرما رہا ہے. بہت تم کو مزہ ہے اب میں بیان کے لیے کہا آج کسی کو ختم نہیں کرے کرتی. ان گل متقی نے پھر رانی موجود, بے شک متقی لوگ سارے منہ ہوں گے اور چشموں کے قرض ہوں گے. کتنی بڑی بات, باغ میں چھڑکاؤ ہوتا ہے نہیں, بہت عمدہ چیز چھل جاتی ہے. باغ میں چھڑکاؤ کا ہونا یہ باغ کے لیے زینت ہے اور باغ میں رہنے والوں کے لیے راحت ہے. بڑی چیزیں آتی ہے چھڑکاؤ کا ہونا چاہیے. بڑے بڑے لوگ یہاں تو پورے ملازم لگے ہیں چھڑکاؤ کے لیے. باغ میں چھڑتے رہتے ہیں چھڑتے رہتے ہیں, جائیں کتنا پانی ضائع ہو. شہر میں پانی ختم ہو جائے, چھڑکاؤ میں کر نہیں آتی. اللہ تعالیٰ فرما رہا ہے کہ ان المتقین بے شک متقی لوگ زلال میں سائے ہیں, سائے تل میں وہ عیون چشموں میں ہوں گے. لیکن یہ بھی ایک بہت بڑی نعمت ہے کہ کسی کو ٹھنڈی فضا مل جائے, ٹھنڈی زمین مل جائے, ٹھنڈی جگہ رہنے مل جائے. تبھی بتا رہا ہے جنت کے نعمتوں میں سے ایک نعمت یہ بھی بیان فرما رہا ہے یعنی یہ روح حضرت چلے، روح کوئی نعمت نہیں ہے، روح حضرت چل رہی ہے اس وقت ہمارے یہاں، بہت روح چل رہی ہے اس وقت، سارے 48 جگہ پہنچ چکا ہے، جتنے لوگ مر رہے ہیں میں سب کو پوچھ لیا، بس بس بتا کے جا رہا ہوں، یہاں بھی تھا یہاں ویسی روح ہی چلتی، الہ آباد میں روح ایسی چلتی، مجھے آدمی چل رہا ہے پر بھی آپ ختم، میں نے خود دیکھا ہے محبوب رکھے، لوگ پریشان ہیں، متقین لوگ صائم ہوں گے اور جسمن ہے، افسوس آ رہا ہے کہ اللہ تعالیٰ نے ہم سے جو عمل دیا ہے، تقوی کا عمل کرایا ہے، تو ضرور تقوی کا عمل بھی اللہ محمد فرمائے، امید رکھو، میں بھی امید رکھتا ہوں، تقوی کا جو عمل کیا ہے تو تقوی کی جزا بھی ہم کو دے گا اور دے دیا ہوگا، وہ کب آ کے ہم نمائش ہوں اور پھر ہوں گے جو چاہو گے، اس طرح میں مجھے پھل یہاں آتے ہیں، اتنے پھل آتے ہیں مانا علی نے موسمی جنائے موسمی ذاتی افطار کر رہے تھے، کچھ روح ہوئے تھے پھل موجود ہیں، ہم لوگ ترستے تھے، اب آپ سامنے رکھا ہوا ہے، پریانی جو ماں علی سب کر کے تھے پھلوں کو دے کر کے، کہ ہم لوگ اس کے لیے ترستے تھے، آج یہاں درکار کا پھل رکھا ہوا ہے، ہوا کہ ہم دن مایوس کا ہوں تو اللہ تعالیٰ ہوا کے دیں گے، پھل دیں گے جو چاہو گے، جہاں پر بہت سے پھل ایسے ہوتے ہیں ہم ادھر نہیں ہوتے، ادھر بہت سے پھل وہاں ہوں گے جو یہاں نہیں ہوتے، حیرت میں ہو جاتا ہے کہاں سے یہ پھل آئے، یہ اللہ جلا دیتا ہے کس کو، متقیوں کو، جو دار متقیوں کو یہ جلا دے گا، وہ ہوا کہ ہم دن مایوس کا ہوں، کلو وشرف ہنی کم بما کنتم تعملون، کیا ہوتا ہے اللہ تعالیٰ بیان کر رہا ہے، کھاؤ پیو رستے پڑھتے خوشی خوشی، جو تم عمل کرتے تھے، جیسے لوگ کہتے ہیں خوب اچھی طریقے سے اردو کا ترجمہ ہوا ہے، خوب اچھی طرح کھاؤ پیو، جو تم عمل کرتے تھے بہت مشقت برداشت کی ہو، ہاں گرمی سردی برداشت کی ہو، پیاس دھوپ بھوک برداشت کی ہو، اب تمہارے لیے کہ خوب اچھی طرح سمجھ کر کے خوب اچھی طرح اس میں جس سے ثواب حاصل کرو اور نفع حاصل کرو، یہ گرمی جو برداشت کیا ہے تو اللہ تعالیٰ گرمی کا بدلہ تم کو ٹھنڈک دے دے گا، تمانینا سے دے گا، کھانا پینا جو چھوڑ رہا ہے اللہ تعالیٰ اس کا بدلہ برآمد فرمائے، یہ قرآن کہہ رہا ہے، اتنا کردار سے اتنا کردار ایک نرسی موسمی، ہم ایسے ہی نیک کام کرنے والے کو جگہ دیتے کیا ہم کر مقدار کا ہمیشہ یہ نہیں کہ اسی لوگ میں یش ہو نہیں، ہمیشہ اللہ کا یہ معمولی ہے، جو خیر کا کام کرتا ہے نیک کام کرتا ہے تو اس کو ضرور اللہ بدلا دیتا ہے، یہ قرآن کہہ رہا ہے، اس سے بڑی کوئی واحد ہو سکتا ہے، ان قدار کرنا جسے محسنی ان رحمت اللہ ہے قریب من المحسنی، اللہ کی رحمت نے کو کاروں کے قریب، اللہ نے خود کو بھی بیان فرمایا ہے، کوئی پوشیدہ نہیں اس میں، سب صحیح ہے، جو محسن ہوگا نیک کام کرنے والا ہوگا اللہ اس کو طرح طرح کی نعمتوں سے نوازے گا، آگے بھی ہم نے روزہ رکھا ہے، طرح بھی پڑھا ہے، تلاوت کیا ہے، دعا کیا ہے، ہاتھ اٹھائے رہے پندرہ میں بڑی دیر دیر سے دعا ہوتی ہے تو اس کا سوا بندہ نہیں دیتا، میرا بندہ میرا میرے سامنے ہاتھ پھیلا کر دے، ایک وجہ کسی بزرگ کا کال اپنا کر دیا ہے مولانا گجرات ہو رہا ہے کہ ایک آدمی کو اجر جو ملا تو آدھا ملا، ان کے دنوں تک جتنا ملے گا اللہ کے آگے ان کو آدھا ملا ہے، تو کہا یہ اللہ آدھا کو کیوں ملا، کہا ایک ہی ہاتھ اٹھائے تھے نا، اگر دونوں اٹھا تو پورا اٹھا ملا ہوگا، مرم کی دعا کے آدھار میں تھے کہ ہاتھ ٹوٹا دونوں اٹھاؤ یہ کرو، مجھ سے بھی آتا ہوں مانا بڑا سامنے گھر سے کام کیا کہ دعا میں تیرا ہاتھ خوشحال رہنا چاہیے، میری مولیوں کا بس ملنا چاہیے، یہ کیا اسے بھی ہو جائے گی، میں نے کہا مانا یہ کام کو سے نہیں ہوگا، اچھے سورج جان کر کے کیا روپ میں بڑا کیا کرتی، ایک بزرگ آدمی بیان کر رہا ہے دعا اس کا حال کرو، تو یہ بہت ہی بڑی بات ہے، لیکن اعتراض کرے کہ کو عادت ہوتی ہے وہ لاکھوں ان کی عادت کرے گی، میں وہ کہہ رہا ہے کہ نہ محسن ऐसे ये मोहसिनी को जो मेरे को गा रहे हैं उनको जगह देते रहेंगे, यहाँ भी देंगे वहां भी देंगे, मुझे जगह में तुमने अमल में कोताही नहीं दिया है बावजूद कमजोर होने के, तो हम क्यों जगह देने कोताही करेंगे बावजूद कादिर होने के, हम गुजर सको बारा वो मस्जिद मुकदमी जो इसकी तकलीफ करते उसके लिए हला कर सको हम दर्द कोई वो बदमत हो अरे रहता दूसरे लोग को है ये तो मुस्तकियों का मिलेगा। और जो कुछ छड़े उड़ा रहे थे रोजे में खा भी रहे थे तो सब मजाक उड़ा रहे थे सुनो अपराध क्या है कुलू बदमत हो अरे इन लोगों मुस्लिम हूं तुम हिंद हूं ये तो मुस्तकी लोग हैं ये तो मुस्तकियों की जगह है। अगर जो खा पी रहे थे मारती कर रहे थे गुलाब कर रहे थे उसकी जगह ये है आओ पियो तुम मुरीब हो वर्ण है उन लोगों के जो तकलीफ करने वाले हैं वही राखी डर क्या मुजरिम का कौन क्या है जबकि कहा अमल उनका क्या है जब मुझसे कहा जाता है कि रुकू करो तो लाठी को रुकू नहीं करते कहा जाता है कि नमाज पढ़ो रुकू से मुराद नहीं है रुकू भी है नमाज से मुराद नमाज ही कहा जाता है नमाज पढ़ो रुक नहीं करते कहा जाता है रोजा रखो रुक नहीं करते उसका बदला बिल्कुल भी नहीं है। जो लोग झूठ रूप में रोजा रखते हैं भूख प्यास बर्दाश्त करते हैं क्या अल्लाह उनको अजर नहीं देगा और इनको नहीं पकड़ेगा हो सकता है दूसरे कर्म से न पड़े लेकिन मुस्तहिक तो यही के पकड़ हो जाएगी वही का अपील रहूं को उठा जाए कहूं वही भी जो मैं दिन मुकर दी वह भी अय हदीस से बाद अल्लाह तआला का फरमान है कि हमने बयान कर दिया कि जो मुहसिनों को खूब अजर सवाब देंगे और जो मुजरिम है वो अपना हाथ सुनने की यह हाजिर होगा। इस बराबर मैंने यह आयत पढ़ी चंद आयतें हैं कि हमने रोजा रखा है रोजा इसलिए रखा था कि मुस्तकिल हो जाए तो उसी ने तरह हमको सबके साथ साथ जोड़ने पड़े कि सब ये मुस्तकिल हो बैठे हुए हैं किसी का दादा दादा है किसी का कम है लेकिन तकवा की सूरत एक रोजा भी अगर रखा है तकवा की सूरत आएगी इंशाअल्लाह एक पढ़ा भी पढ़ा है इंशाअल्लाह उसका सवाब उसको मिलेगा एक बार तो अल्लाह का उसका सवाब मिलेगा जो मतलब दर्शरी पर अल्लाह सवाब देगा। इस तरह पर हम को अल्लाह तारा ने मुस्तकी बनाने के लिए रोजा रखा है हमने रोजा जब रखा है तो हम अल्लाह से उम्मीद रखें कि अल्लाह रोजे का जो हक था तो हमने नहीं अदा किया लेकिन आप अपने फर्ज करम से हमको मुस्तकियों में से बना दीजिए हमारा शुमार मुस्तकियों में कर दीजिए मुस्तकियों के दफ्तर में हमारा नाम भी लिख दीजिए दुआ कीजिए तो जगह भी इसे जगह भी मुस्तकी आप लोग होकर माशाल्लाह करते हैं अब उसकी जगह ये है कि आपको ऐसी चीजें मिलेंगी है कि जिसका तस्वूर भी नहीं कर सकते ना आयु रात बड़ा बुजुर्ग समय बड़ा खतरा का सत्य दशा न आंखों ने उन नियमतों को देखा होगा न कानों ने सुना होगा नौकर बशा पहुंचा खतरा गुजरा होगा ऐसी नियमतें हैं खूब सोच लो ऐसी नियमतें दस्तखान में बहुत लंबे लंबे होते हैं हम लोग देहात का दस्तखान क्या होता है तीन चीजें थी पको ये बस थोड़ा सा और आगे बढ़े बढ़े तो दस्तखान दस्तखान भर गया फिर गुजरात में आए तो और दस्तखान भर गया फिर साउथ अफ्रीका जब वहां गए दस्तखान यहाँ तो वहां पर दस्तखान रहता है मालिक बेटा मैं छोड़ छोड़ तो जगह होगा कहा तुम छोड़ो मैं अपने सरकार को नाकि नहीं कर पाऊंगी यहाँ का दस्तर है और अल्लाह की दस्तर है क्या कुछ है तकदीर से हम लोग दस्तर खाना जन्नत वाला बाकी है गुजरात के बाद कोई और दस्तर नहीं आने वाला है वही है मैं कहता हूँ उनसे कुछ मतलब अब इस दस्तर खान के बाद देहात का दस्तर देख लिया कोई हम लोग आए यहाँ दो लोग सुबह को सेब खाने के आ सकते हैं मजा आए सुबह को सेब खाया जाता है काले बहुत अच्छा होता है मैं कह रहा भाई तुम खा रहे हो काम तो भी खा रहे बम्बई गए दस्तरखान और पड़ा मिला यहाँ आए और दस्तरखान पड़ा हुआ मिला गुजरात गए जिनसे भी पड़े गुजराती लोग हैं लेकिन दस्तरखान उनका बड़ा है इतने शरबत रहते हैं शरबत पीने का फिर बन जाएंगे बातों कहते हमें पानी पिया ही नहीं खुद मिली लोग हम शरबत ही पीने जूस और नेमत और जन्नत की नियमतों को गरीब आया हमारे टाइम गरीब को मैंने सुना है कि जन्नत में इतनी नियमतें होंगी कि कि जन्नती कहेंगे खाएं किस चीज को, कैसे खाएं, यहां बहुत सी चीज होती है, ना नहीं कैसे ना पूछते हैं कैसे खाएं। तो आपस में बात करेंगे कि देखो दुनिया में कोई मुश्किल पेश आती थी तो मौलवी लोग हम लोग को रहते थे, इस खाने के मौके पर उन्हीं को बना, वही खाने के ढंग से सिखाएंगे, जैसे अमल के ढंग सिखाया है, ये मौलवी खाने का ढंग भी बताया कि इसको इसी तरह खाओ, समझे ये मौलवी सर्दू को रखिए हर जगह काम आएंगे मौलवी इंशाल्लाह। अस्सी टका मौलवी आते हैं, जनाजा आता है, मैं सब कहता हूं जो उनके दोस्त अहबाब है वो शुरू कर लेकर खड़े रहते हैं, है कि वो सब देखिए हम लोग तो यही करते हैं, ये भी एक हम लोग काम है कि जनाजे जमा आती है हमारे यहाँ कहाँ जाएंगे बेचारे। लेकिन दोस्तों का हाथ में कह रहा हूं जो ताजी के जाए जो दोस्त है उमूमन इसको लेकर खड़े रहेंगे शरीक नहीं होते, और कंधे पर जाने वाले जिसको सब लोग दलित समझते हैं ओलमा और यही कंधे तक पहुंचाते हैं, स्कूटर वाला कोई नहीं पहुंचाता, यही साथ छोड़ देते हैं दुनियादार, दुनियादार यही साथ अपने दोस्तों का साथ छोड़ देते हैं, ये हमारे मौलवी और कारोबार एक दूसरे का जो भाई चले जाए जाना नहीं जाते नहीं, रात रात में 11 बजे 12 बजे रात को आते हैं, कोई तारों पर चले जाते हैं हम अलहमदुल्ला। तो ये काम बड़ा पूछता है अल्लाह का ने चौधरी जी लिखा है कि किसी के तालू पर भरोसा न करना, अल्लाह में चौधरी मुझे शक्ति दे रहे हैं, यहां तक कि अपनी बीवी के अंदर भरोसा पूरा मत करना, कब वो दबा जाए भरोसा मत करना, लेकिन अगर भरोसा किया जाता है कि दीनी जो मोहब्बत है उस पर किसी तरीके को भरोसा किया जाता है, और ये भी बहुत नाजिक चीज है, दीन की दीनी जो ताल्लुक है वो काबिल भरोसा, तो जनाबे से हम देखते हैं काबिल भरोसा है, यही मोदी काम आते हैं, यही तारीफ मिल रहा है तुम्हारे जान में पूरी करेंगे, इनको जल्दी समझते हो, यही सरकार को खराब खाने वाले तुम्हारे कंधे पर तुमको लेके जाते हैं, काम यही आ गए और जन्नत में जिनको मकाम मिलेगा उसको पूछेंगे। अल्लाह ताला हम सब लोगों को सही दिल की समझ और फरासत अता फरमाए, सही अकीदा अता फरमाए, सही बसीरत अता फरमाए, और अल्लाह ताला अपने फजल करम से हम सबको दीनदार बना दे, मुत्तकियों पर हिदायतदार बना दे, हमारा लौटना इज्जत के साथ हो, इज्जत के साथ न हो लौटना सबको इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, हमको लौटना है, एक लौटना इज्जत के साथ है, एक लौटना महल में जाता है, एक चोर घुस जाता है महल में, लंदन के जो है बादशाह औरत उसके घर में चोर घुस गया, उसके इतने पहाड़े फटे जाए उसके इतने पहाड़े बच्चे बहुत गाँव में नहीं आता, लेकिन वो भी बड़ी जड़ी हो रखी आप खुली देखा, तुम पैसे आ गए तुमको जरूरत है, अगर तुमको शराब की जरूरत है मैं हाजिर हूँ, चिप्स की जरूरत है हाजिर हूँ, क्या हुआ कोई बीमार तुम्हें दवा नहीं, और 100 साल की औरत हो रही है दिमाग सही तो पहुंचा चोर ना, लेकिन ये कि चोर भी पहुंच सकता है, लेकिन उसकी इज्जत होगी, इज्जत नहीं मिलेगी, हमको भी खुदा के दरबार में जाना है, और हर शख्स को जाना है जो नेक आमाल लेके जाएगा उसके इज्जत अफजाई होगी, उसको उसकी धुलाई होगी, जा दूसरे खाने को कर लो साफ सुथरे हो जाएगा वो दोस्तों। अल्लाह ताला हम सब लोगों को अपने फजल करम से दुनिया की नेमतों से नवाजे और उखरवी नमाजों से नवाजे, बहुत बड़ी नेमत है वह, उसका हरीफ बनो, उसके हरीफ बनो ना कहो, अल्लाह ताला से ताल्लुक यूज करो, रमजान ताल्लुक की दृष्टि ही के लिए आया है, ना कहो गाफिल ना बनो, गफलत के साथ दुनिया का काम हो सकता है लेकिन गफलत का आखिरत का काम नहीं हो सकता है, सो ये कुलिया गफलत के साथ दुनिया काम हो सकता है, हमारे हजरत थानवी जी ने कहा क्या हजरत गफलत से बेचा नमाज ने कहा देखो फायदा है फायदा हुआ है, हर आदमी दुकान जाता है कि नहीं जाता है, हर जगह ख्याल जाता है नहीं ख्याल है तब भी दुकान पर जाता है, आखिर का ख्याल दुनिया का ख्याल तमाम इन चीजों के साथ भी रह सकता है, एक दिन 10 मुसीबत हो लेकिन अल्लाह से ताल्लुक पर खड़ा रखो, हम अल्लाह के बंदे हैं, हम रब नहीं है, हम अरबाब में रब नहीं है, हम रब नहीं है कि एक दूसरे की चीजें गोलियां करें नौकर छीनियां करें, हम अल्लाह के बंदे हैं, हमको बंदूक जल रहना चाहिए, बंदूक जल रहा हो, बंदूक जल रहोगे तो किसी को जरिए नहीं समझोगे, और जब बंदेरी नहीं समझोगे दादा तारा तो कोई इज्जत होगा वहां अल्लाह ताला हम सबको इसकी तौफीक दे। ये सब रमजान शरीफ का बुलाता है, क्योंकि यहाँ कई साल बाद जा कर रहा हूँ, जबकि हर साल यहाँ जा कर रहा था, कदर नहीं, जब टूटी फूटी मस्जिद थी बहुत ही तो हर जगह जा करते, जब से बन गया मुझे पूछते ही नहीं, मैं पूछ रहा हूँ कोई बात नहीं। www.attabliq.com The Revival of Iman. Allah Ta'ala Allah Ta'ala उस बयान को भी कबूल फरमाए और इस बयान को भी कबूल फरमाए, अल्लाह ताला हम सब लोगों को सही मायने में मुत्तकी बना दे, और मुत्तकियों के जो अजर और सवाब है इस दुनिया में से इत्मीनान, गर्मिया में इत्मीनान, सुकून, हजार मुसीबत से इत्मीनान, अल्लाह के लिए कुछ नहीं डरता है, अल्लाह की तरफ से दुआया सब ठीक है, हर क्या दोस्त मेरे सब देखो जो दोस्त की तरफ है सब ठीक ही ठीक है, आगे कह देता नहीं इतना फतवा दी हमारे लिए भी, सभी दवाई भी खराब रहती है, वैसा कमजोरी भी है, लेकिन बयान पर कमजोरी नहीं है, अल्लाह का शुक्र है बयान कर रहा हूँ, महीने को 15 दिन तो बयान कर दिया हूँ, कोई भी खाली नहीं, और आज भी बयान कर दिया है, इसके लिए भी बयान की जो दवा ने अमीन है इसको भी बयान कर दिया, अल्लाह ताला इसको कबूल फरमाए और नाफे और मुफीद बनाए, और अल्लाह क्या मुझे अजर सवाब इसको बना दे, सब तो है काम मैंने बदला हुआ बदला कर अल्लाह रहे अल्लाह सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु तआला अलैहि व अला आलिहि व सहाबा रब्बना ला तुज़िग़ क़ुलूबना बादे इज़हदैतना व हब लना मिन लदुनका इन्नका अन्तल वहाब रब्बना ज़लमना अन्फुसना व इन लम तग़फ़िर लना व तरहमना लनकूनन्न मिनल ख़ासिरीन تقوی والی زندگی اچھی ہوا اپنی محبت ربنا تقبل منا انك تستر الذين برحمت یا ارحم الراحمین ایک ٹھکرانا گیا تھا جو میں نے کہا تھا کہ آدمی دکان رہتا ہے کبھی حاجہ کا خیال رہتا ہے جب نماز پڑھو حاجہ کا خیال رہتا ہے نا جب دنیا کر رہے ہو خیال ہے کہ حیدر ہو جائے جاؤں جام کو ہو جائے اسی زندگی میں مصیبت تو آئے خطرہ بھی ہے تو بھی نماز ہونا پہچان ہوگی پوری بات یہ ہوگی حضرت ہے